साथी छ माया बिल्टीको असमय सारा छ सृष्टिको अर्को जुनी फेर्न भएको छ नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु माया प्रीतिको असमय सारा छ सृष्टिको अर्को जुनी फेर्न पाएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु Thank you. पलभर मै चिने हो सुख माया दुख मा चिने हो अर्को जुनी फेर्न भएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु पलभर मै चिने हो सुख माया दुख मा चिने हो अर्को जुनी फेर्न पाएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु संसार हेर्न पाएको छु मैले संसार हेर्न पाएको छु मैले संसार हेर्न पाएको